फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसएन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 9845146174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np/ संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सजिता हमाल। अब स्थानीय समाचार विस्तारमा, निसामती कर्मचारी युनियनको रत्नगरमा सम्पन्न अधिवेशनमा सौराहाका होटेलमा कोठा बुकिङको जिम्मा पाएका सुदन चौधरीले काम लगाएर पैसा नदिएको बेरमणी गौलीले आरोप लगाएका छन्। आशा रिपोर्टर्स क्लब भरतपुरमा पत्रकारसँग कुरा गर्दै आफू अन्यायमा परेको बताएका छन्। उनले कर्मचारी युनियनसँग भएको सहमति अनुसार 25,000 रुपियाँ पाउनुपर्ने बताएका छन्। तर 52,000 ठेक्का लिएका सुदेन चौधरीले सबै रकम आफै लिएको उनको आरोप। सौराहाका 44 होटेलमा 800 दरले कोठा बुकिङ गरेको उनको भनाइ छ। यसैबीच लजको व्यवस्था मिलाउने जिम्मा पाएका सुदेन चौधरीले भने आफूले सम्झौता अनुसारको रकम दिँदा गौलीले लिन नमानेको बताएका छन्। उनले दैनिक 1,000 दिने सहमतिमा काममा लगाइएको दावी गरेका छन्। पूर्वी चितवनको खैरिनीमा रहेको राधाकृष्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र व्यवसाय कृषि तथा व्यापार आयोजनाको संयुक्त आयोजनामा सञ्चालित उप आयोजना अन्तर्गतको अन्तिम सार्वजनिक सुनवाई आज सम्पन्न भएको छ। उप आयोजना सञ्चालन गर्ने 2 वर्ष सम्झौता अनुसार चौथो तथा अन्तिम सार्वजनिक सुनवाई कार्यक्रम भएको हो। उप आयोजना सञ्चालनपछि संस्था अन्तर्गतका 50 कृषकहरूले गोर सुधार कार्यक्रम, 32 कृषकले चापकटर मेसिन पाएका थिए भने घाँसको बिउ, नष्ट सुधार, पशु शिविर लगायतका क्षेत्रमा पनि लगानी गरेको थियो। सार्वजनिक सुनवाई कार्यक्रममा कृषकहरूले उपायोजना सञ्चालनपछि आएका कार्यक्रमहरू अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सुझाव दिएका थिए। जिल्ला पशु सेवा कार्य चितवनका अर्चन थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खैरेनी औद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठ, नेपाली कंग्रेसका गाउँ सभापति भजन प्रसाद मोटबरी, माले जिल्ला सचिवालयका सदस्य कमल नेउपाने, राप्रपका कृष्ण प्रसाद थपलिया, नेकपा मालेका कृष्ण प्रसाद थपलिया, संस्थाका सदस्य सीताराम चौधरी लेखातले मन्तव्य राखेका थिए। संस्थाका व्यवस्थापक दिल्लीराम शर्माले सञ्चालन गर्नुभएको कार्यक्रम अध्यक्ष गणेश प्रसाद बर्तौलाको अध्यक्षतामा भएको थियो। रत्नगर 2 रहेको सर्वज्ञ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 4 वार्षिक उत्सव आज सम्पन्न भएको छ। सो अवसरमा शेयर सदस्यमध्ये पुरुषतर्फ ज्येष्ठ सदस्य रुद्र नारायण तिवारी र महिलातर्फ ज्येष्ठ सदस्य जयन्ती ढक्कालाई नगद 1,000 शेयर सम्मान गर्नुका साथै शेयर सदस्यमध्येका 1-1 छात्र छात्रालाई नगद 2,000 प्रदान गरिएको थियो। संस्थाका अध्यक्ष हरिश शरण पाठकले संस्थाले गरेको सामाजिक कार्यहरूको जानकारी गराउँदै यही असार 11 गते रक्तदान कार्यक्रम गर्ने जानकारी दिनुभयो। जिल्ला सहकारी डिभिजन कार्यालयका प्राचार्य केशवबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सहकारी बचत संघका अध्यक्ष नवराज सापकोटा, उद्योग वाणिज्य संघ रत्नगरका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, रत्नगर नगरपालिकाका सूचना प्रमुख लेलनाथ अर्याल, बखान सहकारीका अध्यक्ष मोहन सिंह, लामा शिक्षा समितिका संयोजक सुरेन्द्र पोखरेल, सिद्धेश्वर सहकारी संस्थाकी अध्यक्ष फर्मिला ढक्का लेखातले सहकारीको उद्देश्य र शुभकामना मन्तव्य राखेका थिए। संस्थाका सचिव मित्रेश्वर शर्माले सञ्चालन गरेको तथा उपाध्यक्ष एमनाथ आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रममा अध्यक्ष हरिशरण पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो। जिल्ला एड्स समन्वय समिति चितवनले स्थानीय विकास अधिकारी एवं समन्वय समितिका अध्यक्ष तिलक पौडेलको आशय समारोहका बेस विदाई गरेको छ। सो अवसरमा प्रमुख जिल्लाधिकारी नरेन्द्र शर्माले सरकारी कर्मचारीहरूले छिटो समयमा धेरै काम गर्न सक्ने भन्दै सुशासनलाई मध्यनजर गर्दै जनमुखी काम गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा चितवनबाट शुरूआत भएर मन्त्रालय जान लाग्नु भएकै स्थानीय विकास अधिकारी पौडेलले चितवनमा रहँदा आफूले गरेका उल्लेखनीय कामहरूको चर्चा गर्दै सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्नुभयो। समन्वय समितिका सदस्य सचिव जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केल सिंह गुद्धारको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र बडुवाल, समन्वय समितिका सदस्य नारायण अधिकारी, जगन्नाथ नेउपाने, रामहरि नेउपाने, कृष्ण सापकोटा, मनु तामाङ लगायतले बोल्नु भएको थियो। भरतपुर नगरपालिका क्षेत्रको विभिन्न स्थानमा फुटपाथमा व्यापार सञ्चालन गर्दै आएका व्यवसायीहरूले जिल्ला प्रशासनकाले चितवनमा धरना दिएका छन्। उनीहरूले व्यवस्थित तरिकाले फुटपाथमा व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै बिहान 11 बजेदेखि 12 बजेसम्म धरना दिएका हुन्। नगरपालिकाले व्यवस्थित व्यवसाय गर्नुपर्ने भन्दै नानगढ क्षेत्रमा रहेका 200 भन्दा बढी व्यवसायीहरूलाई फुटपाथमा व्यवसाय गर्न रोक लगाएपछि उनीहरू आन्दोलित बनेका हुन्। खोलामा एक्साभेटरको प्रयोग गर्न नपाइने मन्त्री परिषदको निर्णयलाई उल्टाउँदै स्थानीय विकास मन्त्रालयको निर्देशनमा नवलप्रासीको केरुङ्गे खोलामा धमाधम एक्साभेटरको प्रयोग भइरहेको छ। आर्थिक प्रलोभनमा परेर सचिव स्तरीय बैठकले खोलामा एक्साभेटर लगाउन दिएको आरोप स्थानीयवासीले बताएका छन्। प्रतिबन्ध लगाएको खोलामा अनुमति नलिए एक्साभेटरको प्रयोग गरेको भन्दै केही दिन अगाडि प्रहरी प्रशासन र जिल्ला विकास समितिले एक्साभेटर प्रयोगमा रोक लगाएको थियो। एक साता अघि ठेकेदारको आग्रहमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट उपसमिति स्तरीय अनुगमन टोली आई मन्त्रालयलाई प्रतिवेदन बुझाएपछि मन्त्रालयले एक्साभेटर लगाउन निर्देशन दिएको जिल्ला विकास समिति नलफ्रासीले जनाएको छ। अहिले खोलामा एक्साभेटरबाट ढुङ्गा गिटी र बालुवा निकासी भइरहेको छ। एक्साभेटर लगाउँदै स्थानीय शिव मन्दिर पुरै डुबानमा पनि सम्भावना रहेको स्थानीयवासीको भनाइ छ। लामो समयदेखि खडेरी पर्दा यति बेला चितवनका किसानहरू चिन्तित बनेका छन्। खडेरीका कारण पानी नपर्दा चितवन जिल्लाका अधिकांश गाविसहरूका कृषकहरूले धानको बिउ राख्न पाएका छैनन्। नेपालमा मुख्य बालीको रूपमा रहेको धानको बिउ जेठ महिनामै राख्नुपर्ने भए पनि लामो खडेरीका कारण किसानहरू थप चिन्तित बनेका छन्। नेपालमा 13,000 हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गर्दछ, जसमध्ये चितवनमा 29,700 हेक्टरमा धान खेती गर्ने गरिएको छ। उत्पादनको मुख्य क्षेत्रको रूपमा चिनिँदै आइरहेको चितवनमा धानको बिउ राख्न ढिला हुने, ठाउँहरूमा धानको उत्पादन घट्ने सम्भावना असी भई नसकेको वरिष्ठ जिल्ला कृषि विकास अधिकृत राजराम अधिकारीले बताउनुभयो। उहाँले अबको एक सातापछि पानी नपर्ने हो भने धानको उत्पादनमा कमी आउने बताउनुभयो। जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसममा अहिलेसम्म कुनै परिवर्तन नदेखिएकाले अझै केही हप्ता पानी नपर्ने संकेत देखिएको बताएको छ। चितवनमा सम्मा 20% मात्र धुले बिउ र बाँकी हिले बिउ राख्ने गरेका छन्। खडेरीका कारण धुले बिउ समेत राख्न कठिनाई भएको पूर्वी चितवन पदमपुरका किसान हरिप्रसाद पाण्डेले बताउनुभयो। पूर्वी चितवनमा रहेका केही सिँचाइ आयोजनाको मुहान सुक्दै गएपछि धानको बिउ राख्न किसानहरूलाई कठिनाई भएको छ। जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार जिल्लाका कृषकहरूले 20% क्षेत्रमा धानको बिउ राखिसकेको र 70% क्षेत्रमा धानको बिउ राख्न बाँकी रहेको छ। झन्डै 30,000 हेक्टर क्षेत्रफलमा धानको रोपाई हुने चितवनमा समयमै धानको बिउ राख्न नपाए धानको उत्पादनमा गिरावट आउने देखिन्छ। गत वर्ष 29,655 हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा 97,860 टन धान उत्पादन भएको थियो। चितवनमा मुख्य गरेर सावित्री, राहदा, चार हडियानाथ र एक मकवानपुर तथा शोभा मनसुली जातका धानको उत्पादन हुने गरेको छ। अहिले 50% भन्दा बढी सावित्री धान उत्पादन हुने चितवनका किसानहरूले सावित्रीको विकल्पमा खोजिरहेको भए पनि उत्पादन प्रणाल र गुणस्तरको कारण सावित्री धान नै रोप्ने गरेको अधिकृत अधिकारीले जानकारी दिनुभयो। आगामी असार 8 गते हुन लागेको संविधान सभा उपनिर्वाचनमा चितवनमा उम्मेदवारी तय गर्ने अन्तिम तयारी भइरहेको छ। यही तयारी बीच एकीकृत नेकपा माओवादी र नेकपा एमाले बीच चुनावी तालमेलमा हुने चर्चा छ। स्रोतका अनुसार उपनिर्वाचन हुने चार क्षेत्रमा यी दुई कम्युनिष्ट पार्टी एकअर्कोमा तालमेल गर्ने सहमतिमा लगभग पुगेको छ। नेकपा माओवादी चितवनले चारमा पूर्व अर्थमन्त्री समेत रहेका युवा नेता वर्षमान पुललाई पठाउने र उठाउने र एमाले सघाउने सहमति भएको पार्टीले जानकारी दिएको छ। उपनिर्वाचनमै कैलाली छबाट उठ्ने नेकपा एमालेको उम्मेद्वारलाई भने एमाओवादीले सघाउने सहमति बनेको बताइएको छ। यी दुवै क्षेत्र कंग्रेसको पकड क्षेत्र हुन्। गत संविधान सभा निर्वाचनमा चितवन चार कंग्रेस सभापति सुशील कोइराला र कैलाली छ वरिष्ठ नेता शेरबहादुर देउवा विजय भएका थिए। तर नेकपा एमाले चितवनका अध्यक्ष जगनाथ पुल्याले भने यो बारे कुनै जानकारी जिल्ला पार्टीलाई नमिलेको बताउनु भएको छ। तर ए माओवादीको एक केन्द्रीय नेताले दुई पार्टीबीच तालमेलको कुरा मिलेको बताउँदै यसबारे आजसम्ममा अन्तिम रूप आउने जनाएको छ। चितवन चार नेपाली कंग्रेस सभापति सुशील कोइरालाले छाडेपछि आगामी असार 8 गते उपनिर्वाचन हुन लागेको हो। चितवन प्रहरीले आफ्ना निर्दोष कार्यकर्तालाई पक्राउ गरेको विरोधमा तरुण दल चितवन र वाइसएल चितवनले नानकोटको पुलचोकमा आज कोर सभा सम्पन्न गरेका छन्। तरुण दल भरतपुर नगर समितिका उपाध्यक्ष परमेश राई र वाइसएल चितवनका जिल्ला सदस्य तथा वडा नम्बर 12 अध्यक्ष नीति राई सहित पक्राउ परेका 21 जनाको रिहाईको माग गर्दै दुई युवा संगठनले सो कोर सभा पुलचोकमा सम्पन्न गरेका हुन्। गएको वैशाख 31 गते प्रहरीले बिना कारण पक्राउ गरी सम्म पनि रिहाई नगरेपछि आफूले बाध्य भएर संघर्षका कार्यक्रम अन्तर्गत विरोध सहित कोर्सभा गरेको तरुण दल र वाइसएल चितवनले सुनाएको छ। सो कोर्सभालाई सम्बोधन गर्दै वाइसएल चितवनका संयोजक ईश्वर सापकोटा सुमनले वाइसएल र तरुण दलका होनहार कार्यकर्तालाई प्रहरीले वर्दीको भरमा बिना कारण पक्राउ गरेको भन्दै तत्काल रिहाई नगरी कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो। यस्तै सोही कोर्सभालाई सम्बोधन गर्दै तरुण दल चितवनका सचिव तरुण दल सचिव आनन्द राज राउतले तरुण र वाइसएलका यी दुई कार्यकर्ता शान्ति सुव्यवस्था कायम राख्ने नाउँमा बिना कारण पक्राउ गरी एसपी प्रद्युम्न कार्कीले चर्चामा आउने प्रयास गरेको बताउनुभयो। कार्कीले गुण्डागर्दी धम्काएर पैसा असुलीमा संलग्नहरूलाई नियन्त्रणमा लिएको बताउँदै कसैले रिहा गर्न माग गर्दैमा रिहा नगर्ने र कानूनमा उल्लेख भए बमोजिममा आवश्यक कारवाही गरेर छान्ने बताउनु भएको छ। प्रहरीले युवा संघका केन्द्रीय सदस्य प्रकाश रेग्मी, तरुण दल भरतपुर नगर समितिका उपाध्यक्ष परमेश राई, वाइसएल चितवनका सदस्य नीति राई, कुमार गुरुङ भड्डो, हेमन्त वास्तुला लगायतलाई वैशाख 31 गते पक्राउ गरेको थियो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, सरकार नेकपा माओवादीको माग बमोजिम सर्वपक्षीय भेला गर्न सहमत भएको प्रति तपाईँ के भन्नुहुन्छ? यस संविधान निर्माणका लागि लचक बीच सबैलाई समेट्ने प्रयास सी विभागमा तानिने मिसो। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ एटोडा बिरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन 9-20 काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासे बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 056-5363-063, मोबाइल नम्बर 98551-7743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहानैदेखि काम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम